अपना पै मायाको गहिराई सिन्दूर पहिराई बगिरहने सागरका सुसर सागरका सुसर मुटु झिके अर्कै सरमायो मलाई कादो सर मायाको गहिराई लाय भाइ सिन्दूर पहिराई बगिरहने सागरका सुसर सागरका सुसर मुटु झिके अर्कै सर मायो मलाई कादो सर सागरका सुसर मुटु झिके अर्कै सर मायो मलाई कादो सर सागर का सुसर मुटु झिके अर्कै सर मायो मलाई कादो सर जीवनको देउता सबै दुईटा मुटु त्यो एउटा बगिरहने सागर का सुसर सागर का सुसर मुटु झिके अर्कै सर मायो मलाई कादो सर सागर का सुसर मुटु झिके अर्कै सर मायो मलाई कादो सर सके तिम्रो मन पगलना नसल कि मृत्यु नै अङ्गना बगिरहने सागर कासो सारा सागर कासो सारा मुटु झिके अर्कै सरमायो मलाई कादो सारा तिम्रो मन पगलना नसकियो मृत्यु नै अङ्गना बगिरहने सागर कासो सारा सागर कासो सारा मुटु झिके अर्कै सारा मायो मलाई कादो सारा सागर कासो सारा मुटु झिके अर्कै सारा मायो मलाई कादो सारा सक्या छैन नि दौडा सागर कासो सारा मुटु झिके अर्कै सारा मायो मलाई कादो सारा खोली झै झैले नि दुई किनारको भेट भएन कहिले नि बगेर नि सागर कासो सारा सागर कासो सारा मुटु झिके अर्कै सारा मायो मलाई कादो सारा सागर कासो सारा मुटु झिके अर्कै सारा मायो मलाई कादो सारा